أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والله خلقكم من تراب ثم من نطفة ثم جعلكم أزواجا وما تحمل من أنثى ولا تضع إلا بعلمه وما يعمر من معمر ولا ينقص من عمره إلا في كتاب إن ذلك على الله يسير. والله خلقكم من تراب ثم من نطفة ثم جعلكم أزواجا. اس آیت کریمہ میں اللہ رب العزت دلیل عقلی ذکر فرما رہے ہیں. اللہ رب العزت فرماتے ہیں واللہ خلقکم, اور اللہ نے پیدا کیا ہے تم کو, من تراب مٹی سے, ثم من نطفت پھر نطفے سے, ثم جعلکم ازواجا پھر بنا دیا تم کو ازواجن جوڑے جوڑے. اللہ رب العزت فرماتے ہیں واللہ خلقکم, اور اللہ نے پیدا کیا ہے تم کو, من تراب مٹی سے. مراد اس سے حضرت آدم علیہ الصلات والسلام کی تخلیق ہے, جو اللہ نے مٹی سے جو ہے ان کا جثہ بنایا تھا, ان کا جو ہے وہ ڈانچہ بنایا تھا. تو اللہ رب العزت فرماتے ہیں واللہ خلقکم من تراب, اللہ نے پیدا کیا ہے تم کو من تراب مٹی سے. تو مٹی سے پیدا کرنے سے مراد جو ہے کیا ہے, حضرت آدم علیہ السلام ہے, کیونکہ آدم علیہ السلات والسلام جو ہے ابو البشر ہے, تمام بشریت اور انسانیت کے جو ہے وہ باپ ہے, جد امجد ہے, اصل ہے, اسی سے انسانیت اور بشریت کا سلسلہ جو ہے وہ شروع ہو چکا ہے. تو اللہ رب العزت جو ہے وہ مٹی کی نسبت حضرت آدم علیہ السلات والسلام کی طرف فرما رہے ہیں. ثم من نطفہ, پھر نطفے سے. تمہارے چاہتے نہیں بولی نہیں منگ بھائی دگا سست گورے بھی نہیں بولی. ثم من نطفہ, اللہ نے پیدا کیا ہے تم کو من تراب مٹی سے. ثم من نطفہ, ہمارے ایک دوست تھے وہ کہہ رہے تھے, یہاں جزے کے علاقے میں رہنے والے تھے, واقع خان ہے, تو کہتے ایک مرتبہ جو ہے وہ جمعے کا دن تھا کہ عید کا دن تھا, اور آپ نے دیکھا ہوگا کہ مساجد کے اندر جو مائک کی جو سٹینڈ ہوتی ہے تو وہ تو بڑی سٹینڈ ہوتی ہے اور ساری کی ساری جو ہے وہ لوہے سے بنی ہوتی ہے, کئی وہ جو ہے شارٹ تھی. استاد نے اس کو جو ہے وہ پکڑ لیا ہے, اور جیسے اس کو پکڑ لیا بس اسی طرح وہ کڑا رہا. تو ایک آدمی جو ہے وہ اٹھا کے, ہو سکتا ہے یہ چیز جو ہے ایک ہاتھ یہاں اور ایک وہاں, کہ یہ اس سے کھل, یہ اس کو کھول نہیں سکتا استاد. تو اس نے بھی جو ہے آ کر جو ہے جیسے اس پہ ہاتھ رکھا وہ بھی کھڑا ہوا. تو تقریباً دو تین بندے جو ہے وہاں پر کھڑے رہے. پھر کسی نے جو ہے وہ سوچا کہ یار ویسے کہ اس میں مسئلہ ہو, کیونکہ وہ باتیں بھی نہیں کر سکتے تھے, یعنی مسجد تھا اس میں تو بات بھی ان کے ساتھ کوئی. تو ایک آدمی نے جیسے یعنی سچ جو ہے وہ نکالا ایمپلیفائر کا, فوراً دونوں گر گئے. تو اللہ رب العزت فرماتے ہیں دین اڈکشو استاد سیز بڑکشی انشاءاللہ غم مکھو. واللہ خلقکم من تراب, اللہ نے پیدا کیا ہے تم کو من تراب مٹی سے. ثم من نطفت, پھر نطفے سے. نطفے سے مراد جو ہے وہ کیا ہے؟ نسل انسانی کی طرف اشارہ ہے کہ ہر انسان کی جو ہے پیدائش اللہ نے جو ہے ماں باپ کے نطفے سے کر دی ہے. تو نسل انسانی جو ہے وہ نطفے سے ہے, اصل انسانی جو ہے وہ تراب سے ہے, وہ جو ہے مٹی سے ہے. ثم جعلکم ازواجا, پھر بنا دیا تم کو, کر دیا تم کو ازواج, جوڑے جوڑے, نارینا اور زنانا. ہر چیز کے اندر اللہ نے جو ہے وہ جوڑے بنائے ہیں. انسانوں کے اندر جو ہے وہ جوڑے ہیں, جنات کے اندر جو ہے وہ جوڑے ہیں, پتھروں کے اندر جو ہے وہ جوڑے ہیں, درختوں کے اندر جو ہے وہ جوڑے ہیں. اسی طرح جو ہے ہوا میں اڑتے پرندوں کے اندر جو ہے وہ جوڑے ہیں, جانوروں کے اندر جوڑے ہیں. صرف ایک ذات خداوندی اس طرح ہے جس کا کوئی جوڑا نہیں ہے, اور ہر کوئی جو ہے اپنے جوڑے کو جو ہے وہ محتاج ہوتا ہے. ہر کوئی اپنے جوڑوں کو جو ہے وہ محتاج ہوتا ہے. تو جب اللہ کا کوئی جوڑا نہیں ہے تو یہ اس بات کی دلیل ہے کہ اللہ کسی کو محتاج نہیں. تو اللہ رب العزت فرماتے ہیں ثم جعلکم ازواجا, پھر بنایا تم کو ازواجن, جوڑے جوڑے. وما تحمل من انسا, اور نہیں اٹھاتی من انسا کوئی زنانہ بچے کو, ولا تزعوں, اور نہ جنتی ہے, پیدا کرتی ہے کسی بچے کو, الا بعلم ہی, مگر اللہ کے علم کے مطابق. اللہ رب العزت فرماتے ہیں وما تحمل من انسا, نہیں اٹھاتی کوئی زنانہ کوئی مادہ بچے کو اپنے پیٹ میں, ولا تزعوں, اور نہ رکھتی ہے اس بچے کو, پیدا کرتی ہے اس بچے کو, جنتی ہے اس بچے کو, الا فی کتاب, مگر اللہ کے علم کے مطابق. کتاب سے مراد جو ہے وہ کیا ہے؟ اللہ کا علم. اور اللہ کے علم سے جو ہے وہ تعبیر کر دیا کتاب سے, یہ کیا ہے؟ ایک مثال جو ہے وہ ذکر ہو رہا ہے کہ گویا کہ کسی نے ایک چیز کسی کتاب میں لکھ دی اپنے ہاتھ سے, اور کتاب کو اپنے سامنے جو ہے وہ کھول دیا, تو کیا اس کی کوئی بات جو ہے اس کے ذہن سے اور اس کے جو ہے علم سے باہر ہو سکتی ہے؟ تو اسی طرح یہ سب کے سب جو ہے اللہ کے علم کے سامنے بالکل ایک کھلی کتاب جیسی ہے. تو اللہ رب العزت فرماتے ہیں اگر کوئی ماں کوئی مادہ کوئی زنانہ بچے کو جو ہے وہ پیٹ میں رکھتی ہے, وہ نارینہ ہے زنانہ ہے, وہ عالم ہوگا جاہل ہوگا, غریب ہوگا مالدار ہوگا, اچھا ہوگا برا ہوگا, بدبخت ہوگا نیک بخت ہوگا, عمر ان کی کتنی ہوگی, ان سب کو جاننے والا ایک اللہ ہے. اور جس کو پیدا کر دیا اس کو بھی اللہ رب العزت جو ہے وہ جانتا ہے, پیٹ میں ہے پھر بھی جانتا ہے, پیدا کر دیا پھر بھی اس کو جانتا ہے. جس طرح جو ہے آپ نے تیسرے پارے میں پڑھا تھا سورہ عمران میں, حضرت عیسیٰ علیہ السلام کی جو نانی تھی بھی مریم کی والدہ, انہوں نے جب اس کے پیٹ میں جو ہے پیٹ میں بچہ, اس نے جو ہے وہ رب سے دعا کر دی کہ اے اللہ اس بچے کو جو ہے انی نظر تو لکما فی بطنی محررن فتقبل منی, اے اللہ میرے پیٹ میں جو بچہ ہے اس کو اپنے دین کے لیے آپ قبول فرما دیجیے. فلما وضعتها انثى, جب یہ مریم کی والدہ نے جو ہے وہ بچی کو جنا تو کہا انی وضعتها انثى, اے اللہ میں نے تو لڑکی کو جنا. تو اللہ رب العزت فرماتے ہیں اللہ عالم بما وضعت, اللہ خوب جانتا تھا اس کو کہ یہ اس کو جنے گی, اس کو تو ابھی معلوم ہوا کہ بچی پیدا ہو گئی ہے, اور اللہ کو پہلے سے معلوم تھا کہ یہ جو ہے اس سے بچی پیدا ہوگی, اور کہ یہ جو ہے کیا اس سے نارینہ اولاد پیدا ہوگی, اور پھر اللہ نے تسلی کے طور پہ فرمایا بھلے سا ذکر کل انسا, نہیں ہے کوئی نارینہ مرد کل انسا اس لڑکی جیسا خدمت دین میں. تو اللہ رب العزت فرماتے ہیں کہ پیٹ میں ہے, یہاں پیدا کر دیا, دونوں اللہ کے علم میں, اللہ کے علم سے باہر نہیں. وما یعمر من معمر ولا ينقص من عمره الا فی کتاب ولا تزو الا بعلمه, اللہ کے علم کے مطابق ہے. وما یعمر من معمر, اللہ رب العزت فرماتے ہیں وما یعمر, عمر نہیں گزارتا ایک آدمی عمر طبعی سے, عمر نہیں گزارتا زیادہ ایک عمر گزارنے والا عمر طبعی سے. ولا ينقص من عمره, اور نہ کم کرتا ہے ایک عمر والا اپنی عمر سے, اپنی عمر طبعی سے. الا فی کتاب, مگر اللہ کے علم میں ہوتا ہے. اللہ رب العزت فرماتے ہیں وما یعمر من معمر, عمر نہیں گزارتا ایک عمر گزارنے والا عمر طبعی سے زیادہ, اور نہ کم کرتا ہے اپنے عمر کو ایک عمر گزارنے والا عمر طبعی سے. عمر طبعی سے مراد جو ہے وہ کیا ہے, وہ ایوریج ایج جو ہر امت کی جو ہے اس کے پیغمبر کی عمر کے برابر ہوتی ہے. نبی علیہ الصلوۃ والسلام کی عمر مبارک جو تھی وہ 63 سال تھی, تو اس امت کی جو ہے وہ ایج ایوریج اوسطن عمر جو ہے اس امت کی جو ہے وہ کیا ہے, وہ 60 سال ہے. یہ 60 سال جو ہے یہ کیا ہے, عمر طبعی ہے. اگر کوئی جو ہے 60 سال سے اوپر چلا جائے, 65 سال, 69 سال, 70 سال, 75 سال, پھر بھی یہ اللہ کے علم میں ہے. اگر کسی کا عمر جو ہے وہ 60 سے کم ہے, 48 کا مرے گا, 50 کا مرے گا, تو اللہ رب العزت فرماتے اس یہ بھی جو ہے اللہ کے علم میں ہے. زیادہ عمر گزار دی پھر بھی اللہ کے علم میں ہے, جس کی کم عمر لکھی گئی ہے وہ بھی اللہ کو معلوم ہے. ان ذالک علی اللہ یسیر, یقیناً یہ کام علی اللہ, اللہ پہ یسیر آسان ہے, یہ اللہ کے لیے کوئی مشکل نہیں ہے. ان تمام چیزوں کو جو ہے وہ جاننا, جھولے سے لے کر جو ہے وہ لحد تک, آخری عمر تک, ماں کے پیٹ, اس کی پیدائش, جوانی, بڑھاپا, عمر طبعی سے جو ہے وہ زیادہ کم, ان سب کو جاننا اللہ کے لیے آسان ہے, کوئی مشکل نہیں. وما یستوی البحران, اور برابر نہیں ہے دو دریا. اللہ رب العزت فرماتے ہیں وما یستوی البحران, نہیں ہے برابر دو دریا. ہذا عذب فرات, یہ ایک ہے میٹا خالص, سائغ شرابہ, خوشگوار ہے پینے کے اعتبار سے. وہذا ملح اجاج, اور یہ دوسرا ملح کھارا, اجاج کڑوا ہے. وہذا ملح اجاج, اور یہ دوسرا کھارا کھڑوا ہے. اللہ رب العزت فرماتے ہیں وما یستوی البحران, نہیں ہے برابر دو دریا. ہذا عذب فرات, یہ ایک ہے میٹا خالص, سائغ شرابہ, خوشگوار ہے پینے کے اعتبار سے, اچھی طرح سے جو ہے آپ اس کو نگل سکتے ہیں. आप इसको जो है वो पी सकते हैं, आप इसको इस्तेमाल कर सकते हैं। वहां जा मिलहुन उजाजुन, और ये दूसरा खारा क्या है, कड़वा है, नमकीन है, कड़वा है। जिसको पीना जो है वो क्या है, वो मुश्किल है। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं दोनों, समंदर को आप देख लीजिए, साथ ही जो है वो दरियाए सिंध को आप देख लीजिए, दरियाए सिंध का पानी जो है वो मीठा है, समंदर का पानी जो है वो क्या है, वो कड़वा है, वो खारा है। और दरियाए सिंध का पानी जो है वो क्या है, वो मीठा है। इसी तरह पीने के एतबार से जो है वो क्या है, खुशगवार है। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं जिस तरह ये दो दरिया, एक खारा और कड़वा और दूसरा जो है वो क्या, मीठा और खालिस, आपस में बराबर नहीं है, दोनों के अवसाफ बराबर नहीं है। इसी तरह मोमिन और मुशरिक के अवसाफ भी एक जैसे नहीं है। मोमिन मोमिन है और काफिर काफिर है, मोमिन मोमिन है और मुशरिक मुशरिक है। दोनों का अकीदा जो है, मोमिन क्या है, वो तो मीठा है, और मुशरिक जो है वो क्या है, वो तो खारा और मीठा, वो क्या है, खारा और कड़वा है। और मोमिन जो है वो क्या है, वो तो मीठा और खालिस है। जब दो दरिया एक जैसे नहीं हो सकते तो मोमिन और काफिर भी जो है वो एक जैसा नहीं हो सकता। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं वमिन कुल्ले, और हर एक से ताकुलूना, खाते हो तुम, लहमन तरिया, गोश्त ताजा, वतस्तखरिजून हिलयतन, और निकालते हो तुम इससे, हिलयतन जेवरात, तल बसू नहा के पहनते हो तुम उसको। अल्लाह रब्बुल इज्जत फरमाते हैं वो मिन कुल्ले, हर एक से निकालते हो, काते हो तुम, लहमन तरिया, गोश्त ताजा, तरोताजा। गोश्त से मुराद जो है वो क्या है, मछली है। मछली को अल्लाह ने जो है वो गोश्त कहा, क्यों, इसमें ज़बह करने की कोई जरूरत नहीं होती, इसको हलाल करने की, ज़बह करने की कोई जरूरत नहीं है। वो वहां पर भी जो है क्या है, गोश्त है, आप निकाले उसको फिर भी गोश्त, इसमें जो है वो कोई और मसला नहीं, वो हर वक्त जो है वो गोश्त और ताजा है। वतस्तखरिजून मिन्हु हिलयतन, और निकालते हो तुम इससे, हिलयतन ज़ेवरात, तल बसूनहा के पहनते हो तुम इसको। तो हम तो नहीं पहनते, औरतें पहनती है सोना चांदी, वो तो औरतें जो है वो, यानी सोना जो है वो पहनती। तो मुराद इससे क्या है, या तो मुराद ये है कि हीनियतन से मुराद जो है ये मोती वगैरह है, मोती वगैरह जो है वो क्या है, तो वो जो है मर्दों के लिए जो है वो क्या है, जायज। चांदी में जो है अगर उसको डाल दे तो जायज, मगर दूसरा जो सही तफसीर है और अच्छा तफसीर है वो यहां पर ये है कि जेवरात निकालने की और पहनने की निस्बत अल्लाह ने जो है मर्दों की तरफ कर दी। तो इस वजह से तो निकालना तो जेवरात का वो मर्दों का काम है, मगर पहनने की निस्बत अल्लाह ने मर्दों की तरफ इसी वजह से कर दी कि औरतें अगर जेवरात को पहनती है तो किसके लिए पहनती है, वो मर्दों के लिए पहनती है। वह औरत अगर अपने आप को आरास्ता और पेरास्ता करती है तो किसके लिए, किसके मफादात है इसमें, मर्द के मफादात है। तो इसी वजह से अल्लाह ने जो है जेवरात के पहनने की निस्बत जो है वो किसकी तरफ कर दी, वो मर्दों की तरफ कर दी, क्योंकि मर्द औरत अगर अपने आप को जो है जेवरात से मुजयन करती है तो किसके मफाद, किसके मफाद के लिए, किसके मफाद है इसमें, मर्दों का मफाद है। वह तरल फुलका, और देखते हो तुम कश्ती, फी है इस दर, यह आयात पहले जो है वो काफी मरतबा जो है वो जिक्र हो चुकी है, हमने इस पर तफसीनी बात आपके सामने जो है वो कर दी है। यहां पर हम इशारतन दो तीन बातें आयत पे आपके सामने पढ़ रहे हैं, वरना इस जैसी आयात जो है सूरह नहल, इसी तरह सूरह फुरकान के अंदर हम जो है तफसील के साथ जो है वो पढ़ चुके हैं। वह तरल फुलका, और देखते हो तुम कश्ती, फी ही इस दरिया में, मवाखिरा, पीछे करने वाली है पानी को, लेतब तगो मिन फजली ही, इसलिए कि तुम तलाश करो रिज़्क़ हलाल से, वलाल लकुम तशकुरून, और जरूर बजरूर कि तुम शुक्र अदा करो, ये नेताबेदारी करो। अल्लाह रब्बुल इज्जत फरमाते देखते हो तुम कश्ती को, फी इस दरिया में, मवाखिरा, पीछे करने वाली है पानी को। जब कश्ती के अंदर जो है लोग सवार होते हैं तो मुसाफिरों को जो है वो ऐसे लगता है कि गोया कि कश्ती जो है इस पानी को पीछे की तरफ धकेल रही है। कश्ती जो है वो क्या करती है, पानी को जो है वो पीछे की तरफ धकेल रही है। तो अल्लाह रब्बुल इज्जत, और या मखरुल अर्ज जो है अरबी में कहते हैं किसको, जमीन में हल चलाने को अरबी के अंदर जो है मखरुल अर्ज कहते हैं। तो कश्ती जब जाती है तो पानी को चीर कर जाती है, क्या कर जाती है, पानी को जो है वो चीर कर जो है वो जाती है। तो इसी वजह से अल्लाह ने लफ्ज मवाखिर का इस्तेमाल कर दिया, लतबतगु मिन फजलिही, इसलिए कि तुम तलाश करो ढूंढो रिज़्क़ हलाल से, फजल का इतलाक जो है वो रिज़्क़ हलाल पे होता है। जिस तरह मस्जिद से बाहर आने की जो दुआ है, अल्लाहुम्मा इन्नी अस्अलुका मिन फजलिक, मस्जिद में दाखिल होने की दुआ अल्लाहुम्मा इफ्तहनी अबवाब रहमतिक, ए अल्लाह अपनी रहमत के दरवाजे मेरे लिए खोल दे। और जब मस्जिद से बाहर आओ तो अल्लाहुम्मा इन्नी अस्अलुका मिन फजलिक, ए अल्लाह मैं आपसे फजल का जो है वह तलबगार हूं। तो फजल का इतलाक क्या, रिज़्क़ हलाल पे होता है। ए अल्लाह मस्जिद के अंदर आखिरत का बंदोबस्त हुआ, ए अल्लाह अभी आप दुनिया का भी बंदोबस्त फरमाई है। तो फजल का इतलाक जो है वह रिज़्क़ हलाल पे होता है। वलाल लकुम, और किश्ती के थ्रू जो तजारत होती है, जो कारोबार होती है, तो उसको अल्लाह ने फजल कहा। क्या कहा उसको, उसको अल्लाह ने जो है वो फजल का नाम जो है वो उसके लिए इस्तेमाल कर दिया। वलाल लकुम तश्कुरून, और जरूर बजरूर के तुम शुक्र अदा करो अल्लाह की नेमतों की। यहां शुक्र के मानी जो है वो ताबेदारी के है, कि जरूर बजरूर जो है वो तुम ताबेदारी करो अल्लाह की। यू लिजो लई लफिन नहारे, यह भी दलील है अकली है। यू लिजो लई लफिन नहार, दाखिल करता है अल्लाह रात को, फिर नहारे दिन में, वायू लिजो नहार फिर लैले, और दाखिल करता है अल्लाह दिन को फिर लैले रात में। रात को दिन में दाखिल करना, दिन को रात में दाखिल करना, इसके क्या मानी है, यहां जो है काफी मरतबा हम पढ़ चुके हैं। या तो मानी इससे क्या है, दिन और रात का निजाम तब्दील करना, कभी दिन होती है कभी रात होती है, कभी रात कभी दिन। और या इससे मुराद जो है वो क्या है, गर्मी और सर्दियों में रात और दिन के दौरानिया का घटना और बढ़ना मुराद है। दिन और रात के दौरानिया का जो है वो क्या, घटना और बढ़ना जो है वो मुराद है। जिस तरह सर्दियों में यू लिजो लैल फिन नहार, दाखिल करता है अल्लाह रात को फिर नहारे दिन में, रात को अल्लाह दिन में जो है वो दाखिल करता है। जिस तरह गर्मी में होता है, रात को दिन में दाखिल कर दिया, दिन का दौरानिया बढ़ गया, रात का दौरानिया कम हो गया। वायु लिजो नहार फिर लैले, और दाखिल करता है रात दिन को फिर लैले रात में। जिस तरह सर्दी में होता है, जिस तरह जो है सर्दी में होता है कि दिन को अल्लाह रब्बुल इज्जत रात में दाखिल कर दिया, तो दिन जो है वह कम रह गया और रात जो है वह बढ़ गई। वसखर शम्स वल कमर, और काम में लगाया है सूरज और चांद, कुल्लु यजरी लि अजलि मुसम्मा, यह सब रवा दवा है लि अजलि मुसम्मा, मियाद मुकर्रर की तरफ, जो फना के लिए अल्लाह ने इनको जो मियाद इनके लिए मुकर्रर की है उसकी जानिब बढ़ रहे हैं। ज़ालिकुमुल्लाहु लकुम, ज़ालिकुमुल्लाहु रब्बुकुम लहुल मुल्क, ज़ालिकुमुल्लाह इन सिफात वाला अल्लाह रब्बुकुम तुम्हारा पालने वाला है। ज़ालिकुमुल्लाह इन सिफात वाला, नुहात जो है वो कहते हैं कि ज़ालिका में इशारा हर उस चीज को होता है जो मुशहद बिल बसर होता है, जिसको आप आंखों से देख सकते हैं। तो यहां पर अल्लाह की तरफ जो है वो निस्बत की गई लफ्ज ज़ालिका से, तो क्या अल्लाह को हम देख सकते हैं, तो हम कहते हैं हां। किस तरह, पहले अल्लाह की सिफात जो है वो जिक्र हुई, दलाइल जिक्र हुई, खुदाई की दलाइल जो है जब आपने जो है वो सुन ली, तो गोया कि आपने अपने अल्लाह को अपनी आंखों से देख लिया। जब अल्लाह के कुदरत के दलाइल जो है आपने सुन लिए, तो अल्लाह रब्बुल इज्जत फरमाते ज़ालिकुमुल्लाह, गोया कि आपने अल्लाह को जो है अपनी आंखों से देख लिया। ज़ालिकुमुल्लाह इन सिफात वाला अल्लाह रब्बुकुम तुम्हारा परवरदिगार है। लहुल मुल्क, इसी के लिए इख्तियार है, इसी के लिए इख्तियार है नफे और नुकसान का। تمام اختیارات جو ہیں وہ کیا, وہ اللہ کے پاس ہے کسی اور کے پاس نہیں. بگڑی بنانے والا, کشی پار لگانے والا, خزانے دینے والا, بیماری ٹھیک کرنے والا, حاجت روائی کرنے والا, مشکل کشائی کرنے والا, اولاد دینے والا, بیماری ٹھیک کرنے والا, برکت ڈالنے والا, مالا مال کرنے والا, ان تمام کے اختیارات جو ہے اللہ کے پاس ہے کسی اور کے پاس نہیں. اور یہ تیسری مرتبہ اللہ نے دعوی توحید ذکر کر دی. پہلی مرتبہ الحمدللہ, دوسری مرتبہ لا الہ الا ہو, تو تیسری مرتبہ ذالکم اللہ ربکم لہ الملک. ان صفات والا تمہارا پروردگار ہے, لہ الملک, خاص اسی کے لیے اختیار ہے, کسی اور کے لیے جو ہے وہ اختیار نہیں ہے. دنیا میں بھی اسی کا چلتا ہے, آخرت میں بھی اسی کا چلے گا. وللہ ملک السماوات والارض ما فیہن, آسمان اور زمین کی بادشاہی جو ہے وہ کس کے لیے, اللہ کے لیے. یہاں پر بھی بادشاہ, وہاں پر بھی مالک یوم الدین, وہاں کا بادشاہ بھی اللہ ہوگا. یہاں پر بھی اس کی چلتی ہے, وہاں پر قیامت میں بھی آخرت میں بھی اس کی چلے گی. والذین تدعون من دونہ, وہ لوگ, تدعون من دونہ, جن کو تم پکارتے ہو اللہ کے سوا, والذین, وہ لوگ جن کو تم پکارتے ہو اللہ کے سوا, ما یملکون من قطمیر, مالک نہیں ہے, من قطمیر, کھجور کے ہڈی کے پردے کی, کھجور کے ہڈی کی جلی کی. اللہ رب العزت فرماتے ہیں اتنا بھی جو ہے ان کے پاس اختیار نہیں ہے. ما یملکون من قطمیر, تم کہتے ہو مجھے بچہ دے گا, میری بیماری ٹھیک کرے گا, مجھے اقتدار سے نوازے گا, مجھے جو ہے وہ حکمرانی عطا کر دے گا. کیونکہ ہمارے پاکستان کا تو مسئلہ یہ ہے کہ ہم تو کہتے ہیں فلاں بابا جو ہے وہ کیا حکومت دینے والا ہے, کیا دینے والا ہے, حکومت دینے والا ہے. یہ اولیاء کے اختیار میں ہے, بادشاہت اور حکومت دینا اولیاء کے اختیار میں. فلاں جو ہے وہ حکومت دے گا اور فلاں جو ہے وہ حکومت دے گا. تو اللہ رب العزت فرماتے ہیں والذین تدعون من دونہ ما یملکون من قطمیر. قرآن میں جو ہے وہ تین الفاظ ہے جن سب کا تعلق جو ہے وہ کھجور سے ہے. آپ کے سامنے میں نے جو ہے وہ تفصیل کی تھی, کس صورت میں تفصیل کی تھی, چلو صورت بتائے. سورہ نساء میں نے آپ کے سامنے جو ہے وہ تفصیل کی تھی. تین چیزیں ہیں کھجور کے ہڈی کے ساتھ. کھجور کی جو ہے آپ ہڈی نکالے, اس کے اوپر جو ہے ایک باریک سی سفید جو ہے وہ جلی ہوتی ہے. اس جلی کو جو ہے وہ عربی کے اندر جو ہے وہ کیا کہتے ہیں, اس کو عربی کے اندر قطمیر کہتے ہیں. اتنی جو ہے بے وزن چیز ہے کہ اگر آپ اس کو سنار کے ترازو میں بھی ڈالے تو اس کے پیچھے کچھ بھی نہیں آگے, اس کا کوئی وزن ہی نہیں, اتنی باریک ہے. دوسری چیز ہے جس کو فتیل کہتے ہیں. کیا ہے فتیل؟ یہ کھجور کی ہڈی جو ہے وہ کیا ہے, وہ درمیان سے جو ہے وہ چیری ہوئی ہے. تو درمیان میں آپ دیکھیں گے کہ اس کے ایک باریک سا جو ہے ایک تار سا ہوگا. کیا ہوگا؟ ایک تار سا, سفید تار ہوگا. اس تار کو عربی کے اندر فتیل کہتے ہیں. جہاں سے یہ چینی ہوئی ہے اس کے بالکل جو ہے اپوزٹ سائڈ پہ, بیک سائڈ پہ, اس کے پیچھے جو ہے کیا ہے, آپ کو ایک نقطہ جو ہے وہ نظر آئے گا. اس طرح کا ایک نقطہ ہوتا ہے, چھوٹا سا نقطہ ہوگا, اس کو عربی کے اندر نقیر کہتے ہیں. کیا کہتے ہیں اس کو؟ نقیر کہتے ہیں. یہ دو الفاظ فتیل اور نقیر آپ نے پڑھے تھے سورہ نساء کے اندر, اور قطمیر کا لفظ یہاں پر اللہ نے ذکر کیا. اللہ رب العزت فرماتے ہیں ان تدعوہم لا یسمعوا دعاکم. ان تدعوہم, اگر تم پکارتے ہو انہیں, لا یسمعوا دعاکم, نہیں سنتے وہ تمہاری فریاد کو, نہیں سنتے تمہاری پکار کو, نہیں سنتے تمہاری آوازوں کو. اللہ رب العزت فرماتے ہیں تم ان کو پکارتے ہو, وہ آپ کی آواز نہیں سنتے. وہاں کی پکار نہیں سنتے. وَلَوْ سَمِعُوا مَا اسْتَجَابُوا لَكُمْ. مشرک تم چلا رہے ہو چیخ رہے ہو کہ نہیں, سنتے بھی ہے دیکھتے بھی ہے, چلو سن لیا. تم کہتے ہو سنتا ہے تو چلو سن لیا. وَلَوْ سَمِعُوا, لَوْ ممتنعات سے ہے, لو جو ہے کیا ہے ممتنعات میں سے ہے. بالفرض تم کہتے ہو سنتا ہے چلو سن لیا, سمجھ آگے کی نہیں آگے. تم کہتے ہو سنتا ہے چلو سن لیا, کیا کرے گا؟ وَلَوْ سَمِعُوا مَا اسْتَجَابُوا لَكُمْ, اگر سن لیا بالفرض, مَا اسْتَجَابُوا لَكُمْ, تو قبول نہیں کر سکتا تمہاری فریاد کو, تمہاری پکار کو. جس مقصد کے لیے پکارا تھا وہ کام تمہارا نہیں کر سکتا, نہ تمہاری حاجت روائی کر سکتا ہے, نہ تمہاری مشکل کشائی کر سکتا ہے, نہ تمہاری کشتی پار لگا سکتا ہے, نہ تمہاری بگڑی بنا سکتا ہے, نہ تمہاری کوٹی قسمتیں کھڑی کر سکتا ہے, نہ تمہیں اولاد دے سکتا ہے, نہ تمہاری بیماری کو ٹھیک کر سکتا ہے. ولو سمیو مستجاب لکو. ویوم القیامت یکفرون بشرککم. ویوم القیامت اور قیامت کے دن, یکفرون بشرککم, انکار کریں گے وہ بشرککم تمہاری شرک سے. اللہ رب العزت فرماتے ہیں ویوم القیامت قیامت کے دن, یکفرون بشرککم, انکار کریں گے وہ بشرککم تمہاری شرک سے. تو کون انکار کریں گے؟ بت. نہیں یار, وہ کہتے ہیں بت کو بلاتے ہیں حاجی صاحب, وہ تو کہتے ہیں بتوں کو بلاتے ہیں. تو کیا بت جو ہے وہ قیامت کے دن جو ہے وہ انکار کریں گے؟ ہاں, ان لوگوں کے لیے جو ہے لمحہ فکری آگے نہیں ہے, جو کہتے ہیں کہ مکہ کے مشرکین جو ہے وہ بت پکارتے تھے, بتوں کو جو ہے وہ پوچھتے تھے اور بتوں کو جو ہے وہ ان سے مدد مانگتے تھے, بے جان مورتیاں, بت, بت نے ناڑی. تو اللہ رب العزت فرماتے ہیں اس آیت کو جو ہے آپ دیکھ لیجئے, بھیوم القیامت یکفرون بشرککم, قیامت کے دن انکار کریں گے تمہارے اس بلانے سے شرک. تو کیا بت کو جو ہے وہ زندہ کیا جائے گا اور وہ انکار کے کہ مجھے کب بلایا ہے؟ سمجھ آ رہی کہ نہیں آ رہی؟ تو ان لوگوں کے لیے ان آیات میں لمحہ فکریہ جو کہتے ہیں کہ صرف بے جان مورتیوں کو پکار دیں گے, نہیں وہ تو ایسے نہیں بنے تھے. امام راضی رحمت اللہ علیہ سورۃ زمر کی تفسیر میں جو ہے وہ فرماتے ہیں العاقل لا یعبد الصنم من حیث انہ شجر او حجر. ایک عقل مند آدمی جو ہے وہ بت کی پوجا اس ارادے اور نیت پہ نہیں کرتا کہ یہ جو ہے کیا ہے, درخت ہے یا یہ پتھر ہے. اگر پتھر کو جو ہے وہ پوجنا مقصود ہوتا تو چھوٹے سے پتھر کے بجائے جو ہے ہمالیہ کے پورے سلسلے کو کیوں نہیں پوچھتے, کیٹو کو کیوں نہیں پوچھتے, ماؤنٹ ایوریسٹ کو جو ہے وہ کیوں نہیں پوچھتے؟ سمجھ آ گئی کہ نہیں آ گئی؟ اسی طرح جو ہے وہ ترچمیر کو جو ہے وہ کیوں نہیں پوچھتے؟ بڑے بڑے جو ہے وہ پہاڑ, جب ایک چھوٹے سے پتھر کو جو ہے وہ پوجنا مقصود ہے تو بڑے پہاڑ کو کیوں نہیں پوجتے؟ اسی طرح اگر درخت سے جو ہے ایک شاخ کاٹ گئی, کٹ گئی, کاٹنے کے بعد جو ہے اس کو کیا کر دے, اس کو ایک شکل دے دی, تو پورے درخت کو کیوں نہیں پوجتے, جنگل کو کیوں نہیں پوجتے؟ تو امام راضی رحمت اللہ علیہ یہی فرماتے ہیں کہ اس کے پیچھے عقیدہ ہوتا ہے, جس کی شکل بنائی یا تو اس کی روح آئی, ان کو اللہ نے اختیار دیا ہے ہمارے کام کرنے کا, وہ کرتی ہے, متصرف ہے, یا یہ کیا ہے ہم ان کو جو ہے کہتے ہیں یہ ہماری دعائیں اللہ تک جو ہے وہ پہنچانے والے ہیں. ہاں اولائی شفاؤنا عند اللہ, اللہ کے ہاں ہماری حاجات جو ہے وہ کیا, ہماری حاجت روائی اور مشکل کشائی کے لیے سفارشی ہے. یہی عقیدہ جو ہے وہ مسلمانوں کے بھی ہے. کچھ لوگ جو ہے وہ کہتے ہیں ان کو اختیار دیا ہے جس طرح داتا گنج بخش, غریب نواز, نام بھی جو ہے وہ اس طرح رکھے, فلاں جو ہے وہ کیا ہے, فلاں جو ہے وہ حاجت روا ہے, فلاں جو ہے وہ مشکل کشا ہے, فلاں جو ہے وہ اولاد دینے والا ہے, نام بھی جو ہے اسی طرح رکھے, اور اسی طرح جو ہے وہ کس نے جو ہے وہ کیا کر دیے ہے किसका अकीदा ये है कि ये हमारे वसीले हैं, हम इनको कहते हैं ये हमारी हाजत रवाई और मुश्किल कुशाई जो है वो क्या करता है, रब के सामने जो है हमारी दुआओं को जो है वो पहुंचाता है। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं वयौमल क़ियामत यकफुरून बिशिर्किकुम, और क़ियामत के दिन इनकार करेंगे ये लोग, ये नेक लोग, बिशिर्किकुम तुम्हारी इस शिर्क से। अल्लाह ने शिर्क जो है वो किसको कहा? अल्लाह ने जो है वो शिर्क कहा औलिया को जो है वो पुकारने को, अल्लाह ने जो है वो क्या कहा? शिर्क कहा। औलिया के पुकारने को अल्लाह ने क्या कहा? अल्लाह ने जो है शिर्क कहा। कुछ लोग कहते हैं आप हर बात में जो है वो शिर्क शिर्क का जो है वो लफ्ज इस्तेमाल करते, तो यहां पर अल्लाह रब्बुल इज्जत ने कौन सा लफ्ज इस्तेमाल किया? वह यौमल क़ियामत यकफुरून बिशिर्किकुम, शिर्क अल्लाह ने किस बात को कहा? वह इन तदउहुम, इस पुकार को, इस शीखो पुकार को, इस फरियाद को जो गैर के सामने जो है गैबाना तुम करते हो, तो इस पुकार को अल्लाह ने क्या कहा? इस पुकारे गैबाना को अल्लाह ने जो है वो शिर्क का लफ्ज इस्तेमाल, शिर्क का नाम दिया कि ये शिर्क है। वला युनब्बिउक मिस्लु खबीर, और खबरदार नहीं करेगा आपको मिस्लु खबीर, खबरदार जात जैसा कोई और, खबरदार नहीं करेगा आपको कोई मिस्ल खबीर, खबरदार जात जैसा कोई और, खबरदार जात ने आपको बाखबर कर दिया। मा यमलिकून मिन कितमीर, खबरदार जात ने आपको बाखबर कर दिया ना कि खजूर के हड्डी के ऊपर जो जली है उसका भी इख्तियार नहीं है। खबरदार जात ने जो है आपको कहा वह इन तदउहुम ला यस्माऊ दुआ अकुम, आपकी फरियाद को नहीं सुनते। खबरदार जात ने जो है आपको बाखबर कर दिया वलो समय मस्तजाबू लकुम, कुछ आपके काम नहीं आ सकते। खबरदार जात ने जो है आपको बाखबर कर दिया वह यकफुरून बिशिर्क, वयौमल क़ियामत यकफुरून बिशिर्क को, क़यामत के दिन तुम्हारी इस शिर्क से जो है वह इनकार करेंगे। या अय्युहन्ना, सवाल यह पैदा होता है, सवाल यह पैदा होता है कि मखलूक जो है वो मदद क्यों नहीं कर सकते, मखलूक वो मदद क्यों नहीं कर सकते? अल्लाह रब्बुल इज्जत फरमाते पहले सुनते नहीं, अगर आपके अकीदे के मुताबिक सुन ले तो आपकी जो है कुछ काम नहीं आ सकते, तो अल्लाह रब्बुल इज्जत जिसका जवाब भी बता रहे हैं क्यों। अल्लाह रब्बुल इज्जत फरमाते या अय्युहन्नास अंतुमुल फुकराउ इलल्लाह, या अय्युहन्नास ए तमाम इंसान, ए औलिया, ए अंबिया, ए अपने आप को इंसान कहने वालों, ए अपने आप को इंसानियत के दायरे में शुमार करने वालों, अंतुमुल फुकराउ इलल्लाह, तुम सब के सब मोहताज हो इलल्लाह अल्लाह के, वल्लाहु हुवल गनीउल हमीद, और अल्लाह वो है बेपरवाह अल हमीद काबिल तारीफ। अल्लाह रब्बुल इज्जत फरमाते हैं या अय्युहन्नास ए तमाम इंसान अंतुमुल फुकरा, तुम सब के सब मोहताज हो इलल्लाह अल्लाह के, तुम सब के सब जो है अल्लाह के दर के क्या हो? फकीर हो, गदा हो, मांगने वाले हो, सवाली हो, मोहताज हो, गरीब हो। वल्लाहु हुवल गनी उल हमीद, और अल्लाह जो है वो क्या है? हुवल गनी, वो है मालदार, वो है गरीब नवाज, वो है क्या? गरीब नवाज। गनी के मानी क्या? गरीब नवाज, गरीबों को नवाजने वाला, गरीबों की झोली को भरने वाला, गरीबों को जो है मालामाल करने वाला। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं वल्लाहु हुवल गनी उल हमीद, और अल्लाह जो है वो क्या है? अल गनी, गरीब नवाज, अल हमीद काबिल तारीफ, काबिल सताइश। मखलूक जो है वो जितने हैं वो क्या है? फुकरा है। फुकरा जो है ये फकीर की जमा है, फकीर के मानी जो है वो मोहताज। तो अल्लाह रब्बुल इज्जत ने सबको जो है वो क्या कहा? फकीर कहा, कि तुम सब के सब जो है वो क्या हो? फकीर हो। और अल्लाह जो है वो क्या है? वो गनी है, वो गरीब नवाज है। दो किस्म का फकर है, एक है फकर इल्लाह। पच्चीस वर्ष तपोसु के जनानो तो आवाज जी ऐसे नहीं तुम दाखुम आवाज न कही न कही कम दे निश्चित बोध रहे तो दे आवाज उनके नास्तो वो सब रोटी को उस आवाज न कही। फकर वो दो किस्म का है, एक फकर जो है वो है फकर इल्लाह और दूसरा है फकर इल्नास। फकर इल्लाह से मुराद क्या है, अपने आप को अल्लाह के सामने मोहताज करना। ये जो है क्या है, ये ममदू है, ये क्या है ममदू है, ये काबिल सताइश है कि एक आदमी अपने आप को अल्लाह के सामने फकीर कर दे, मोहताज कर दे, अल्लाह से मांगे किसी और से न मांगे। जिस तरह यकूब अलैहि सलात व सलाम ने कहा था इन्नमा अश्कू बसी व हुज़्नी इलल्लाह, यकीनन मैं जाहिर करता हूं अपना दुख अपना गम, इन्नमा अश्कू बसी व हुज़्नी इलल्लाह, यकीनन मैं जाहिर करता हूं अपना दर्द और अपना गम अल्लाह के सामने। तो ये क्या है फकर इलल्लाह, और एक है फकर इलन्नास, लोगों के सामने जो है अपनी मोहताजी बयान करना। तो ये क्या है मजमूम है, इसकी मुजम्मत की गई है, यह बुरी जो है खसलत है कि अपने आप को जो है वो मखलूक के सामने जो है तुम मोहताज करते जाओ, मखलूक से जो है वो मांगना शुरू कर जाओ। तो एक है फकर इल्लाह, अल्लाह की तरफ जो है अपने आप को मोहताज करना, अल्लाह से मांगना किसी और से ना मांगना, और एक है फकर इल्नास, लोगों के सामने जो है वो झोली फैलाना कि मैं गरीब हूं, मैं मिस्कीन हूं, मेरे साथ मदद कीजिए। तो उसको जख्म दिखाने की जो है वो क्या जरूरत है जिसके पास मरहम ही नहीं है। तो फकर इल्नास जो है ये क्या है मजमूम है। एक रिवायत में है कादल फकर अयकून कुफरन, फकीरी जो है वो करीब है कि आपको कुफर के काम पर आमादा कर दे। लोगों के सामने जो है तुम क्या फकीर बनना चाहते हो, लोगों से मांगना चाहते हो, तो ये करीब है कि वो क्या कर जाएगा, तुम्हें जो है वो कुफर के कामों पे आमादा कर देगा। इसी तरह जो है बशर इब्न हारिस एक सूफी गुजरे हैं, वो जिक्र फरमाते हैं अफजलुल मुकामात अस्सब्र अलल फकर इलल कब्र, अफजल मुकामात में से जो है वो ये है कि सब्र करना फकर पर, मोहताजी पर, गरीबी पर, अलल कब्र कब्र तक, इलल कब्र यानी कब्र तक जो है वो क्या फकर मोहताजी गरीबी पे जो है वो सब्र करना। जो कुछ अल्लाह ने दिया है तुम्हारे इसमें खैर है, जो दिया है तुमको उसमें जो है तुम्हारा खैर। नबी सलाम ने जो है वो दुआ मांगी थी कि ए अल्लाह, अल्लाहुम जालनी रिस्का रिस्की किफाफन, ए अल्लाह मेरे रिज़्क़ को मेरे लिए काफी बना, कि दूसरों के सामने जो है वो हाथ फैलाने से जो है मुझे रोक ले। इसी तरह जो है यहया इब्न मुआज़ राजी सूफी है, वो फरमाते हैं कि फखर इल्लाह से जो है वो क्या मुराद है, वो फरमाते अंतस्तग्नी बिल्लाह मिन कुल्ली मा सिवाहू, अंतस्तग्नी बिल्ला मैन कुल लिमा सेवा हूं, कि सबकी नजर जो है सबसे नजर जो है एक जात खुदावंदी पे तुम्हारी मरकूज हो जाए। इसको क्या कहते हैं, इसको फकर इल्लाह कहते हैं। शेखुल इस्लाम अल्लामा इब्ने तैमिया रहमतुल्लाह ले वो फरमाते हैं हकीकतुल उबूदियत, उसकी किताब का नाम है, वो फरमाते हैं हकीकतुल उबूदियत अल इफ्तिकारु इल्लाह, इबादत की हकीकत जो है वो क्या है कि रब के सामने जो है वो मोहताजी, अपने आप को रब के सामने जो है वो मोहताज करना, ये क्या है, ये हकीकत इबादत की हकीकत है। इसी तरह जो है इब्राहिम इब्ने अदहम रहमतुल्लाह ले वो बयान फरमाते हैं कि हमने अल्लाह से जो है वो मोहताजी मांगी, تو اللہ نے ہمیں بے پرواہ کر دیا. لوگ اللہ سے مالداری مانگتے ہیں تو ان جو ہے وہ کیا, وہ محتاجی کا ان کو سامنا کرنا پڑا. ابراہیم ابن ادہم جو تھے یہ کیا تھے, یہ ولی عہد تھے, اور اس کے بعد جو ہے بادشاہ بنے, اور بڑے جو ہے وہ کیا بڑے شان و شوکت والے بادشاہ تھے. ان کے بارے میں آتا ہے کہ ایک مرتبہ اس کی ایک لونڈی جو ہے اس کے کمرے کو جو ہے صاف کر رہی تھی, تو اس کا جو بیڈ تھا چارپائی تھی, اس کے دل میں آیا کہ ہم تو غریب ہے اور مسکین لوگ ہے, اس چارپائی پہ جو ہے وہ لیٹنے کا تو اپنا ایک مزہ ہوگا. تو اس کے اوپر جو ہے وہ جیسے جو ہے پڑ گئی, اس نے کہا بادشاہ تو وہاں پر دربار میں, اس کو نیند آ گئی, وہ سو گئی. بادشاہ کسی کام سے جو ہے وہ اندر آئے کمرے میں, جیسے دیکھا اس کے ہاتھ میں ہر وقت کوڑا ہوتا, فوراً جو ہے اس کو دو تین کوڑے مار, آواز کر دیا, یہ اٹھی گئی ڈر کے ماری جو ہے وہ اس کو دو تین کوڑے مارے. تو پہلے جو ہے وہ رو گئی, اس کے بعد ہنس پڑی. بادشاہ نے کہا کیا ہوا, پہلے تو تم جو ہے وہ رو گئی. اس نے کہا رونا اس بات پہ آیا کہ مجھے جو ہے وہ تکلیف محسوس ہوئی, کوڑے کا ضرب مجھ پہ پڑا. اور اس کے بعد جو ہے اس نے کہا کہ یہ ہنسی تو کس بات پہ آئی تمہیں. اس نے کہا اس بات پہ جو ہے مجھے ہنسی آئی کہ ایک لمحے کے لیے جو ہے اس چارپائی پہ لیٹنے کا جو ہے کیا سزا دو تین کوڑے پڑے, تو جو پوری زندگی کے لیے جو ہے اس چارپائی پہ لیٹا رہے تو اس کو جو ہے کتنی سزا ملے گی. بادشاہ نے یہ سنا, فوراً سب کے جو ہے وہ خیرآباد کہہ کے جو ہے وہ جنگل کی طرف نکل پڑے, اور بڑے امام اور بڑے عالم جو ہے وہ بن چکے ہیں. تو اللہ رب العزت فرماتے ہیں یا ایھا الناس انتم الفقراء الی اللہ. اے لوگو, فقہائے کرام اس میں جو ہے وہ تفصیل ذکر فرماتے ہیں کہ فقیر محتاج ہے یا غنی محتاج ہے. غنی کی معنی مالدار, غریب محتاج ہے فقیر, اور کہ اس کے مقابلے میں جو ہے وہ کیا غنی جو ہے وہ محتاج ہے کہ فقیر محتاج. تو جواب اس کا یہ ہے کہ امیر غنی جو ہے وہ محتاج ہے, فقیر محتاج نہیں ہے. کیوں؟ امیر اور مالدار پہ زکات کا دینا جو ہے یہ فرض ہے. اگر سٹی ٹاؤن کے غربا اور فقراء آپس میں جو ہے یہ کیا کرے, یہ اتحاد کرے کہ سٹی ٹاؤن کے کسی بھی امیر سے جو ہے ہم زکات نہیں لیں گے, تو اس امیر پر زکات کا دینا جو ہے وہ کیا ہے, لازم ہے. اس کو چھوڑ کر جو ہے وہ آگے بڑھے گا, تارو کی طرف جائے گا, جھگڑے کی طرف جائے گا, جھگڑا سے جو ہے وہ آگے پبی کی طرف جائے گا. سمجھ آگے کی نہیں آ گئی؟ یہ گھومے گا پھرے گا, لوگوں کو جو ہے وہ زکات دے گا. تو محتاج جو ہے وہ کون ہوا؟ غنی ہوا. اس میں زکات دینی جو ہے وہ لازم ہے. امیر پہ جو ہے مالدار کا زکات لینا جو ہے یہ فرض نہیں ہے, یہ اس کے جو ہے بائی چوائس ہے. اپنے دینے والے پہ جو ہے وہ دینا فرض ہے, وہ دے گا. تو غنی جو ہے وہ کیا ہے, وہ محتاج ہے, فقیر جو ہے وہ محتاج نہیں ہے. مگر فقراء اور مساکین نے اپنا درجہ نہیں پہچانا ہے, اپنی حیثیت کو انہوں نے جو ہے وہ نہیں پہچانا ہے. وہ یہ کہتے ہیں کہ غریب جو ہے وہ کیا ہے, اپنے آپ کو محتاج سمجھتا ہے, مگر اس کے مقابلے میں مالدار محتاج ہے, غریب جو ہے محتاج نہیں. تو اللہ رب العزت فرماتے ہیں یا ایھا الناس انتم الفقراء الی اللہ. اے لوگو, تم سب کے سب محتاج ہو الی اللہ, اللہ کے. تم سب کے سب جو ہے وہ کیا ہو, محتاج ہو اللہ کے سامنے. واللہ هو الغنی الحمید, اور اللہ جو ہے کیا ہے, بے پرواہ ہے, اور الحمید قابل ستائش ہے. ان یشاء یذھبکم, اگر چاہے تو لے جائے گا تم کو. ویاتی بخلق جدید, اور لائے گا پیدائش نئی کو. اگر تم نے اللہ کو نہیں پکارا, اگر تم نے جو ہے اللہ کی جو ہے وہ پرواہ نہیں کر دی, اللہ کی جو ہے وہ تابعداری نہیں کر دی, ایک اللہ کو نہیں پکارا, قرآن پہ اپنے عقیدے اور عمل کی اصلاح نہیں کرتی. ٹھیک ہے, کچھ لوگ دنیا کے اندر ہوتے ہیں نا, اس نے کہا اللہ کا کیا کام ہے, نہ اللہ کا لحاظ رکھتے ہیں. ایک جگہ تک جو ہے وہ پہنچ جاتے ہیں, فلاں جو ہے وہ کیا ہے, سیلف میڈ ہے. ہمارے کالج اور یونیورسٹی میں جو ہے یہ اصطلاح بڑی مشہور ہے, فلاں بڑا سیلف میڈ ہے. اپنے آپ کو اس نے خود جو ہے اس مقام پہ لائے جس طرح قارون سیلف میڈ تھا. یہ آج کے دور کے جو ہے وہ نئے قارون جو ہے وہ آ چکے ہیں, یہ سیلف میڈ ہے. خدا کا ہمارے کام میں جو ہے ہم نے جو ہے وہ پڑھ چکے ہیں, پوری رات ہم پڑھ چکے ہیں, اسی وجہ سے انجینئر اور ڈاکٹر بنے. اس میں اللہ کا جو ہے وہ کیا کام ہے کہ ہم اللہ کے جو ہے وہ بندوں کو جو ہے وہ ان کی خیر خواہی ڈھونڈے اور اس سے ہم فیس نہ لے اور ان کے جو ہے کام آئے. شیخ کو ماں باپ سے, اللہ سے کیا کام ہے, شیخ کو ماں باپ سے اللہ سے کیا کام ہے. ڈاکٹر جنوا گیا, ڈاکٹر جنوا گیا. اور آگے بھی ایک نقطہ جو ہے بیان کرتے ہیں, ذہن سے نکل گیا. اکبر آبادی اچھی بات کر گئے ہیں مگر ذہن سے جو ہے بالکل نکل گیا, اب یاد آ جائے گا. خیر, اللہ رب العزت فرماتے ہیں, یعنی وہ جو ہے یہی بات جو ہے وہ کرے گی, شیخ کو اللہ سے, شیخ کو ماں باپ سے اللہ سے کیا کام ہے. یعنی شیخ جو ڈاکٹر ہے, بڑا جو ہے وہ کیا ہے, بڑا فلسفی جو ہے وہ بن چکا ہے, اس کو جو ہے وہ کیا ماں باپ کی کیا فکر ہے. اسی طرح جو ہے وہ اللہ کی جو ہے اس کو کیا فکر رہے. وہ تو خود بخود جو ہے وہ کیا, وہ ڈاکٹر جنوا گیا, اور اسی طرح جو ہے وہ حساب کتاب جو ہے اس کا اپنا ہے. اللہ کا جو ہے اس میں کچھ کام بھی نہیں ہے, نہ جو ہے ماں باپ کی طرف جو ہے کچھ اس کی توجہ ہے, بس اس کی جو ہے اپنی زندگی اپنی عیاشی اور مستیوں کے اندر جو ہے وہ لگا رہا ہے. تو اللہ رب العزت فرماتے ہیں, یشاء یذہبکم ویأتی بخلق جدید. اگر چاہے اللہ, یذہبکم تو دور کر دے گا تم کو, لے جائے گا تم کو. ویأتی بخلق جدید, اور لے آئے گا پیدائش نہیں. وما ذلک علی اللہ بعزیز, وما ذلک علی اللہ, اور نہیں, اور وما ذلک علی اللہ بعزیز, نہیں یہ کام اللہ پہ کوئی مشکل, یہ کام اللہ پہ جو ہے وہ کوئی مشکل نہیں ہے, یہ کام اللہ پہ جو ہے وہ کوئی مشکل نہیں ہے. تمہیں لے جائے گا اور اوروں کو لائے گا. اگر مجھے آج جو ہے قرآن کے سامنے بٹھایا ہے, آپ کو جو ہے وہ بٹھائے گا. اگر ہم نے قرآن کی خدمت صحیح معنی میں نہیں کر دی, ہمیں اس مقام سے اٹھا کر جو ہے کسی اور کو اس مقام پہ بٹھائے گا. اور اللہ کے لیے یہ کام جو ہے وہ کوئی مشکل نہیں ہے, اللہ کے لیے یہ کام جو ہے کوئی مشکل نہیں ہے. وہ شعر بھی جو ہے ذہن میں آ گیا. اکبر آبادی جو ہے وہ کہتے ہیں, شیخ کا ماں باپ سے اللہ سے کیا کام ہے, شیخ کا ماں باپ سے اللہ سے کیا کام ہے. ڈاکٹر جنوا گئے, سرکار نے تعلیم دی, تعلیم دی سرکار نے, کہ سرکار نے اس کو جو ہے وہ تعلیم دی, اور ڈاکٹر خود بخود پیدا ہو چکا ہے. تو اس میں جو ہے وہ ماں باپ کا کیا کردار ہے, اور اس میں جو ہے وہ کیا اللہ کا جو ہے وہ کیا کردار ہے. تو شیخ نے, شیخ کا ماں باپ سے اللہ سے کیا کام ہے. ڈاکٹر جنوا گئے, سرکار نے تعلیم دی, سرکار نے اس کو جو ہے وہ پڑھایا. تو نہ تو اس میں جو ہے اللہ کا کوئی کام ہے اور نہ ماں باپ کا کوئی کام ہے. تو اللہ رب العزت فرماتے, وما ذلک علی اللہ بعزیز, نہیں ہے یہ کام اللہ پہ کوئی مشکل. ولا تزر وازرۃ, انشاءاللہ کل پڑھیں گے. چلے جی.